www.attableek.com, the reviver of Iman. نحمده ونصلي على رسول الكريم أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين آمين يا رب العالمين. آپ حضرات نے مجھ سے دعا کے لیے فرمائش کی ہے تو میرے ذہن میں بالکل تھا ہی نہیں, جو سمجھ میں آئے دعا میں کروں گا, اللہ تعالیٰ اس کو قبول فرمائے, اللہ تعالیٰ ہر قسم کی عافیت عطا فرمائے اور اس جلسے کو کامیاب فرمائے اور قبول فرمائے. اللہ تعالیٰ ہم سب لوگوں کو ہر قسم کی خیر و بھلائی کی توفیق مرحمت فرمائے. جو پروگرام میں نے سنا الحمدللہ بہت ہی خوب, میں اپنی سعادت سمجھتا ہوں کہ ہر ہی سال جلسے میں شریک ہو جاتا ہوں قریب قریب, یہ میرے لیے سعادت کی بات ہے کہ اتنے بڑے مجمع میں قرآن حدیث پڑھا جا رہا ہے. کیا اللہ تعالیٰ کو ایسی پسند نہیں آئے گی؟ ضرور پسند آئے گی, اس کے برکات سے ان کے فیوض سے ضرور حمیر نہیں انشاءاللہ سارے عالم کے لیے مستفید ہوں گے. اس بنا پر میں دل سے دعا کرتا ہوں کہ اللہ تعالیٰ اس مدرسے کو مزید ترقی عطا فرمائے اور قرآن حدیث کی تعلیم میں ایک خصوصیت پیدا یہاں ہو جائے, یہاں کے طلبہ بھی مدرسین بھی الحمد للہ سب نیک معلوم ہوتے ہیں, اللہ تعالیٰ مزید نیکی سے میں ان کے اضافہ فرمائے اور اپنی نسبت سے اپنی محبت سے اپنے تعلق سے خود اپنے لیے بھی مفید ثابت ہوں اور جتنے طلبہ ان کے ماتحتی میں سب کے لیے مفید ثابت ہوں اور بلکہ سارے عالم کے لیے مفید ثابت ہوں. الحمدللہ بہت ہی خوشی ہوئی مجھ کو, زیادہ تو میں نہیں بول سکتا ہے کیونکہ پہلے دن میں کچھ تھا بھی نہیں, زیادہ تو نہیں, لیکن ایک بار ہر بے انتہا مسلط ہے شرکت کی, میں آیا بھی شریک بھی ہوا. اللہ تعالیٰ مدرسے کو بھی خوب ہی خوب ترقی دے اور جو تعلیم ہو رہی ہے الحمدللہ وہ بھی معیاری ہی تعلیم ہو رہی ہے, مدرسے پڑھا رہے ہیں, شغف ہے, باقاعدہ محنت ہے. اس بنا پر اللہ تعالیٰ سے دعا بھی کرتا ہوں کہ مزید ترقیات سے اس کو مالا مال فرمائے اور ہر قسم کی سعادات اولیاء سے اس کو نوازے اور اللہ تعالیٰ کے یہاں پڑھنا پڑھانا یہ قبول ہو جائے ہم لوگوں کا. ہم بھی زیادہ میں نہیں کرتا, اللہ تعالیٰ سے دعا فرمائیے اللہ تعالیٰ جلسے کامیاب فرمائے. جن لوگوں نے پڑھا ہے, جن لوگوں نے اس کے میں محنت کی ہے, جن لوگوں نے اس کی مالی مدد کی ہے, جو بھی کسی قسم کی مدد امداد کی ہے اللہ تعالیٰ سب کو جزا خیر مرحمت فرمائے, دعا فرمائیے. بسم اللہ الرحمن, اللہم الف بین قلوبنا, اللہم الف بین قلوبنا واصلح ذات بیننا واهدنا صبر سلام ونجنا من الظلمات الى النور وجنبنا الفواحش ما ظهر منها وما بطن وبارك لنا في اسماعنا وابصارنا وقلوبنا وازواجنا وذرياتنا وتب علينا انك انت التواب الرحيم. اللہ تعالیٰ ان دعاؤں کو قبول فرمائے, ان بچوں کو جو انہوں نے پڑھا ہے ان کو بھی قبول فرمائے اور میں ان بچوں کو مبارکباد پیش کرتا ہوں کہ وہ لوگ دینی علم حاصل کر رہے ہیں اور حدیث کا علم حاصل کر رہے ہیں, ان کے آبا و اجداد کو بھی ان کے اساتذہ کو بھی مبارکباد پیش کرتا ہوں کہ اللہ تعالیٰ نے بہت کار خیر میں بلکہ بہترین کام میں ہم سب کو لگایا, میں بھی اس میں شریک الحمد للہ ہے کہ لگایا ہے, اس پر ہم فخر کرتے ہیں. میں گیا ایک دفعہ حضرت مولانا علی میاں रहमतुल्लाह के यहाँ, तो मेरे चारों लड़के जो हैं साथ थे, तो मौलाना अली भैया ने पूछा कि ये लड़के क्या करते हैं। मैंने कहा हजरत पढ़ते हैं। कहा क्या पढ़ते हैं? मैंने कहा अरबी पढ़ते हैं। कहा चारों? मैंने कहा हाँ। तो बहुत ताज्जुब से फरमाया, लेकिन मैं कहता हूँ मौलाना अली भैया के वालदा का है कि किसी ने कहा तो अली भैया तुम्हारे अकेले लड़के हैं, तुम उनको अरबी पढ़ा रही हो। कहा अगर 100 लड़के मेरे होते तो सबको मैं यही पढ़ाती। ये बहुत मशहूर वाक्य है। हजरत अली मियां जो कहा कि एक ही लड़का है तो तुम उसको अरबी पढ़ा रही हो। कहा मेरे घर 100 लड़के होते हैं, लिखा हुआ ये 100 लड़के थे, सबको मैं अरबी पढ़ाती। इस बिना पर इस इल्म की भी अजमत जहन में रहना चाहिए। इस इल्म से बढ़कर कोई इल्म नहीं है। इस बिना पर इसकी अहमियत को पेश नज़र रखते हुए हमको इसमें मशहूर होना चाहिए और इसको गनीमत समझना चाहिए और अल्लाह ताला का आतिया समझना चाहिए। हमको सभी लोग कहते हैं, हमारे लड़के माशाल्लाह 6 हैं, 6 आदमी हैं, ये कि आपके सामने हुआ इन्होंने ऐलान हुआ कहीं कि एक मौलवी हैं हिंदुस्तान में, उनके 6 लड़के हैं और 6 लड़कों का भी पढ़ाते हैं वो। तो लोगों ने कहा कि भाई और तो कोई भाई नहीं हिंदुस्तान में ऐसा, सिर्फ मोड़ी कमजमा ऐसे हैं कि 6 लड़के उनके यहाँ 6 आदमी पढ़ रहे हैं। मेरे पास आए कि भाई आपके 6 लड़के का, कहा भाई 6 लड़के हैं तो कोई और होंगे, मेरे लड़के इस नाम के नहीं हैं सब। बहरहाल बड़े ताज्जुब लोग करते थे। खुद हजरत मौलाना अली मियां ने मुझसे पूछा क्या पढ़ते हैं? मैंने कहा हजरत अभी पढ़ते हैं। कहा चारों? मैंने कहा बिल्कुल हजरत। तो बहरहाल बहुत लोगों को ताज्जुब भी होता था। हजरत अली मियां बहुत उसका बहुत एहतमाम से इन लोगों को बुलाते थे, खिलाते थे, पिलाते थे, ताकि ये इसमें इसमें हैं, यही बड़ी बात है। हमारे हजरत बादशाह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तो आलिम थे, ज़बरदस्त आलिम थे, शाह साहब के शागिर्द थे, लेकिन हम सब लोगों को सोच भी नहीं सकते थे कि हमको दूसरे एक दूसरा इल्म सिखाया जाए। अल्लाह ताला ने हम लोगों को इसमें रखा। हम इस शहादत पर नाज़ करते हैं। अल्लाह ने इस शहादत से ये भी हो गए मकबूल भी, हाँ सभी सही लड़के, कोई नदवी है, कोई दारुलूम का है। तीन मैंने मौलाना अली मियां से कहा हजरत मेरे 6 लड़के हैं, 3 नदवी हैं और 3 कासमी हैं। तो बड़े ज़ोर से कहा कि बहुत अच्छी तकसीम की आपने। अली मियां ने कहा बहुत अच्छी तकसीम की। मैंने कहा मेरे 6 लड़के हैं, 3 नदवी हैं और 3 कासमी हैं, दफ्तर में तो आम लोगों के सामने कहा। तो कहा आपने बहुत अच्छी तकसीम की है, ठीक है। बहरहाल ये सब बहुत सी बातें हैं। अल्लाह ताला मुझे भी इस सिलसिले में रखे और मेरे बच्चों को भी नस्ल बाद नस्ल ये सिलसिला चलता रहे। हजरत बादशाह रसूलुल्लाह साहब का सिलसिला है। बहुत देवबंद के फारिग थे, अजल्ले उलमा में से थे सब, और क्या कह बताऊँ कितना उसकी कदर करते थे। जो लड़के पढ़ते थे आदमी कदर करते थे और उनके हौसला बढ़ाते थे। तो इस मिजाज पर हम लोगों का सभी का मिजाज तो यही है। अल्लाह ताला इसी मिजाज पर इन लोगों को भी रखे, ताकि ये सिलसिला जो दीन का, इल्मे दीन का, किताब और सुन्नत का ये सिलसिला जो है वो चलता रहे। हम दुआ भी कर लीजिए, ज़्यादा बात करने की क्या ज़रूरत है। हम दुआ कीजिए कि अल्लाह ताला हम सबको दीन हक पर कायम रखे और उलूम दुनिया के तहसील में लगाए रखे। इससे बड़े कोई चीज़ नहीं। ऐसे लड़के हैं, इनके माँ बाप को अल्लाह सबको अल्लाह ताला जज़ा खैर दे और अपने ख़ास कुर्ब कबूल से नवाजे और लोगों को भी तौफीक हो। दूसरे उलूम की मनाफी तो नहीं करता दिखा से, लेकिन कम से कम बकदर ज़रूरत सबको इल्म दीन हासिल करें। फरीजा में से सबको इल्म दीन हासिल करना चाहिए, जिससे फराज को अदा कर सकें और अल्लाह ताला से ताल्लुक पहचाने, रसूल की पहचाने। ये चीज़ें तो होनी चाहिए। अब दुआ कीजिए अल्लाह ताला से, अल्लाह ताला इस बात को भी अगर चाहे बेरत हो गए, मैंने बयान किया, दुआ भी किया, अल्लाह ताला इस दुआ को कबूल फरमाए, हर किसी की खैर और भलाई अता फरमाए, मदरसे को मज़ीद तरक्या से नवाजें। क्योंकि मैं यहाँ रहता हूँ, कई कई दिन क़याम रहता है, यहाँ के मदरसीन को मैं देखता हूँ, طلبہ کو ماشاءاللہ بڑی سلامتی ہے, بڑی صلاحیت ہے, دین کی طرف رجحان ہے, یہ بہت بڑی خیر کی بات ہے. اللہ تعالیٰ مزید ترقیات سے مالا مال فرمائیں. جو حضرات میں کسی درجے میں شریک ہیں مدرسے کے آنند میں, اللہ ان کو جزا خیر فرمائے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین. اللهم الف بين قلوبنا واصلح ذات بيننا واهدنا سبل السلام ونجنا من الظلمات الى النور وجنبنا الفواحش ما ظهر منها وما بطن وبارك لنا في اسمائنا وابصارنا وقلوبنا وازواجنا وذرياتنا وتب علينا انك انت التواب الرحيم. ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين برحمه سيدنا النبي الكريم صلى الله تعالى عليه. www.attableek.com the reviver of iman.